www.attableek.com The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم وما بعد. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. فأصبحتم بنعمته إخوانا. صدق الله. آج 12 ربیع الاول ہے تو کئی دن سے سنا رہا ہوں. علامہ شاہ محمد احمد صاحب کتاب ہے کمالات نبوت, بہت اہتمام سے اس کو لکھوایا, بہت خوش تھے. تو یہی مضمون کئی دن سے سنا رہا ہوں اسی سے. اللہ تعالیٰ اس کے حق ادائیگی سے مجھے توفیق دے. مضمون ظاہر بہت اہم ہے, بہت نافع ہے, مفید ہے, اور انشاءاللہ مجھے بھی اجر و ثواب ہے. ایک بات ابھی یاد آئی, شاہ محمد احمد صاحب فرماتے تھے کہ لوگ کہتے ہیں کہ ہم لوگ میلاد نہیں پڑھتے. میں پڑھتا ہوں, تر ہوئی باران سے سوکھی زمین, تر ہوئی باران سے سوکھی زمین, یعنی آئے رحمت للعالمین. امام شاہ فضل الرحمان صاحب نے پڑھا یہ. حضرت فرماتے تھے کہ انہوں نے کہا دیکھو میلاد پڑھ دیا کہ نہیں, یہ بھی ہے. تر ہوئی باران سے سوکھی زمین, یعنی آئے رحمت للعالمین. اللہ تعالی نے حضرت امام محمد احمد صاحب سے جو اشعار کہلائے ہیں بہت ہی عجیب ہے, پڑھنا چاہیے. حضور اکبر صلی اللہ علیہ وسلم کی سیرت میں بہت اچھے اشعار ہیں. اللہ تعالیٰ ہم سب لوگوں کو بجلی پر بھی امام اشعار پڑھتے تھے. اللہ تعالیٰ ہم سب لوگوں کو نبی اکرم صلی اللہ علیہ وسلم کے سیرت سے حصہ عطا فرمائے, سیرت پاک کو اپنانے کی بھی توفیق برحمد فرمائے, اور سنانے کی بھی توفیق فرمائے, اور لوگوں کو عام کرنے کی بھی توفیق برحمد فرمائے. یہ بہت بڑا کام, بہت بڑا فرماتے ہیں. اب وہی ہے کل سنا چکا ہے اس کو, لیکن مجھے بہت مزہ آیا اس میں. رحمت للعالمین وہ ہے جو اخوت اور محبت کا نام نعمت الہی رکھتا ہے. نعمت الہی باریک بات ہے یہ. فَأَصْبَحْتُمْ بِنِعْمَتِهِ إِخْوَانًا, تم لوگ اللہ کی نعمت سے بھائی بھائی ہو گئے. معلوم ہوا کہ بھائی بھائی ہونا یہ بہت بڑی نعمت ہے. اللہ بطور امتنان کے فرما رہا ہے. ہم لوگ بھائی بھائی میں بھی اشتراک, وہاں تو یہ ہے کہ سب مل کے لاکھوں بھائی بھائی, لاکھوں صحابہ ہو گئے تھے لاکھوں, سب بھائی بھائی, سب بھائی بھائی. غزوہ میں صحابہ زخمی تھے, سب پیاسے تھے, سب پیاسے جانے صحابہ تھے, پیاسے تھے, پانی مارا. ایک صحابی لے کے پانی پلا لے دے گی, دوسرے کہا میں بھی پیاسا ہوں, کہا میرا بھائی زیادہ محتاج ہے, اس کو زیادہ پیاسا. دسیوں آدمی تھے یا اور زیادہ, میں نہیں کہہ سکتا, تعداد اس میں نہیں ہے. گھوم گھا کر کے انہوں نے کہا کہ میں بھی پیاسا ہوں, اور سب جا بلب جا کر دینے کی حالت میں, کیسی پیاس لگتی ہے جا کر دینے کی حالت میں پانی نہ دینا, یہ بھی ظالموں کا ایک سیوا ہے. یہ بھی سمجھ لیجیے. انہوں نے کہا کہ میں بھی, انہوں نے کہا میں بھی پیاسا ہوں, میں بھی. تو اس نے کہا تو پہلا والا کہا بھائی ان کو پلاؤ دادا, انہوں نے کہا کہ میں بھی پیاسا تھا, انہوں نے کہا دیا. گھوم گھا کے پھر پہلے آیا دادا, کسی نے پانی نہیں پیا, سب جب بیل لوٹ کر کے ادھر سے سب کی وفات ہو چکی تھی, سب بھاگ گئے. کون عباد اللہ اخوان, لا تبارلو ولا تدابرو, आपस में एक दूसरे से पीस में फिर कौन हुए बादल राही हमारा भाई भाई भाई हो जाओ। क्या ये तालीम मुर्दा थोड़ी नहीं हुई है, अभी है। क्या सहाबे की सी थी सबके लिए? मैंने बहुत सहाबी कहते हैं अल्लाह या रसूलल्लाह हमको नसीहत कीजिए, और मारे नसीहत। मैंने कहा खाली उन्हीं के लिए नसीहत नहीं है, ये तुम्हारे लिए नसीहत है। इत्तकिल्लाह हैसुम आकुन का ये हर जगह मैंने बयान किया है मुमालिक में। इत्तकिल्लाह हैसुम आपने भी सुना होगा, इत्तकिल्लाह हैसुम आकुन का वह अदब सैयद हसन तम होगा वह खा लेकिन नाज खूबी हसन। ये नबी सल्लल्लाहु अलैहि वसल्लम की नसीहत है, खाली वो अबू का सिद्दीक उमर को नहीं थी, आपको भी है। जहां कहीं भी रहो अल्लाह से डरो, जामे पहले ही वह अदब सैयद हसना तम होगा। कोई सैया हो जाए बुरा काम हो जाए उसके बाद नेकी काम कर लिया करो। वह खालिक नाज खूबी हसन, लोगों से अच्छा मामला करो। नसीहत कर दी जामे है, कोई कर सकता है? राज नबी कोई वसीयत ही नहीं कर सकता। अब ये सब क्या करें जो इस वक्त जब नबी के अलावा नहीं कर सकता कोई भी उसके बराबर हो नहीं सकता। उनकी नसीहत भी यही चाहिए, इत्तकिल्लाह हैसुम आकुन का। मैं कहता हूँ हदीस में इन्ना आतैना और कौसर जैसा है, ये कुरान में पाक में इन्ना आतैना का कौसर सूरा है, ये हदीस में ये नसीहत में इत्तकिल्लाह हैसुम आकुन का हमने सुना होगा कहीं ये है। इत्तकिल्लाह हैसुम आकुन का वह अतब सैयद हसन तम हुआ वह खालिक नाज खुल्किन हसन, खुल के हसन से लोगों से अच्छा मामला करो। डरोगे अल्लाह से अल्लाह का हक अदा करोगे, और हुजूर खुल्क बरतोगे तो मखलूक का हक अदा होगा। इसे मैं आप हदीस में आया है, सोएल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन अक्सर मा युखिल जन्नत वकाल तक्वल्लाह व हुजूर खुल्क है कि नहीं? हुजूर सल्लल्लाहु अलैहि वसल्लम सवार किए गए किस चीज से लोग जन्नत में जाएंगे, फरमाया इत्तकिल्लाह तक्वल्लाह व हुजूर खुल्क। अल्लाह में मेरे कभी ने कहा कि तक्वल्लाह से हुकूकुल्लाह अदा होंगे और हुसन खुल्क से हुकूकुल इबाद, यही दो चीजें हैं जो जन्नत में ले जाने वाली है। तक्वल्लाह व हुसन खुल्क दायर कर लिया सोएल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन अक्सर मा युखिल जन्नत फकाल तक्वल्लाह व हुसन खुल्क। अल्लाह में इब्न कईम ने कहा कि तक्वल्लाह से अल्लाह के हुकूक अदा होंगे और हुसन खुल्क से मखलूक के, और जो इन दोनों हुकूक को अदा करता है वही साले है और साले जन्नत में जाएंगे। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम खुसूसियत यह है वअसबह तुम बेरे मती इखवाना, सो तुम अल्लाह के इनाम से आपस में भाई भाई हो गए। इनाम अल्लाह के इनाम से भाई भाई हुए हो, मानी ये भी बहुत बड़ी दौलत है कि किसी इदारे में इत्तेहाद हो, घरों में इत्तेहाद हो, कबीलों में इत्तेहाद हो, ये अल्लाह की नेमत ही हो सकता है। तो क्या हदीस आई है, बचाओ तुम अपने को जातुल बन, अब आपसी झगड़ों से अपने को बचाओ। वही नर हार का मूड देने वाली चीज है। मैं नहीं कहता कि वो बालों को मूड दी है बल्कि दीन को मूड देती है। कहा हर जगह इख्तलाफ साहिबुल रहमान ने लिखा है कि मिस्र के बारे में लिखा है कि दो कल भी मुत्तहिद नहीं है। साहिबुल रहमान ने लिखा है, हमारे यहां से बहुत सुनाते थे, कहा फरमाते थे उनका अजीब अंदाज था, कहा कि मिस्र में यह हालत है, हिंदुस्तान में क्या इसके खराब है, यहां भी वही है। साहिबुल रहमान ने लिखा है कि दो कल भी मुत्तहिद नहीं है। तो फरमाते माशा ऐसा मुस्लिम थे फौरन, क्या आप समझते हैं कि मिस्र का ये हाल है? यहाँ हाल नहीं है, यहाँ गवाह नहीं है, दो दिल भी मुत्तहिद नहीं है। अल्लामा जौदी ने अपने रवाने में लिखा है कि किसी पर भरोसा न करो। अल्लामा इब्न जौदी ने यह हमें मौली शकील साहब जो है उसे सुना था हमने महवा में, तो वो भी बच्चे थे हम रहते छोटे, दो दिल कहा कि अपने बीवी बच्चों को भी भरोसा न करो। लेकिन एक बात ये की, मगर भरोसा अगर कर सकते हो तो अपने किसी दीन भाई पर कर सकते हो, और ये लोग भी नादिर हैं, ये भी किबरी थे हमार, ये बहुत कितना चालीसा बता चल रहा है, किबरी थे हमार, किबरी थे हमार, ये नादिर। मैंने उनसे पूछा है कि कहाँ से आपने नकल किया था, ये लिया है कहीं नकल आप न होगा, वहां से किबरी थे हमारे, कहा वीर बच्चों पे भरोसा जिसको कहते हैं ना करो, भरोसा बस अल्लाह पर है। अगर दुनिया में किसी पर भरोसा किया जाता है तो वो लोग हैं जो दीन भाई हो, वो भी किबरी थे हमारे, वो भी नादिर हैं, ये भी लिखा है इब्न जरीर ने। पास बात तुम गले में थी इख्वाना, सो अल्लाह ताला के नाम से आपस में भाई भाई हो गए। सिर्फ ये नहीं है कि तुम अल्लाह वाले हो गए, भाइयों वाले भी हो गए तुम, अल्लाह वाले भी हुए और भाई वाले भी हो गए, दोनों बराबर। पास बात तुम गले में थी इख्वाना, पास बात तुम गले में थी, कितने लेकिन ये नुकता भी बहुत अच्छा है। अब हमारे हम ज्यादा पढ़े लिखे नहीं तो हमको इधर बहुत पसंद आए थे, सो तुम अल्लाह के इनाम से आपस में भाई भाई हो गए, यही कि अल्लाह के इनाम से तुम जन्नती हो गए तो फला, ये कुछ नहीं, आपस में तुम्हारे जो मोहब्बत पैदा हो गई वो कुवत, ये अल्लाह ताला का फजल करम है, नबी सल्लल्लाहु अलैहि वसल्लम का इनाम रहमतुल आलमीन वो है जो मामलात इंसान में अदावत और नफरत के तसरात से हमको इरादा रखने का हुक्म देता है। मामलात इंसान में जो मामलात हैं उसमें अदावत और नफरत न रहो, बैठो, अगर कोई मामला है बैठो, सलामती तबा से उसको पर गौर करो, यही पहली झगड़ा कर लो होता है, नहीं बैठते, बैठेंगे नहीं मामलात की दोस्ती के लिए, बैठेंगे नहीं। रहमतुल्लिल आलमीन वह है जो इंसाफ में अदावत और नफरत के तसरात सबको अलहदा रखने का हुक्म देता है। इंसाफ करने बैठे हो तो फिर अदावत और दिल में अगर कुदूरत है निकालो, तब इंसाफ के लिए बैठो। बला यजरमन्नकुम शनआन क़ौमिन अला अल्ला तअदलु इअदलु हुवा अक़रबु लित्तक़्वा वत्तक़ुल्लाह इन्नल्लाह ख़बीरुन बिमा तअमलून। किसी खास लोग की अदावत तुमको इस पर बाइस न हो जाए कि तुम अदल न करो, आज अदल हो रहा है, बेअदली का दौर है। एक शेर है बहुत मशहूर, हम आह भी करते हैं तो हो जाते हैं बदनाम, वो कत्ल भी करते हैं तो चर्चा नहीं होता। ये शेर इमाम मोहम्मद सब नहीं है, मौलाना उसको बदल करते थे, हम आह भी करते हैं तो हो जाते हैं बदनाम, वो कत्ल भी करते हैं तो पा जाते हैं इनाम। इमाम मोहम्मद साहब का है तरमीम, अरे ठीक है ना, इस जमाने की बात यही है, वो कत्ल भी करते हैं तो पा जाते हैं इनाम, हम आह भी करते हैं तो हो जाते हैं बदनाम, वो कत्ल भी करते हैं तो पा जाते हैं इनाम। बहुत उम्र तरमीम किया है इमाम मोहम्मद अहमद साहब ने, आदमी वगैरह बहुत खुश होते थे ज्यादा नहीं हद के अंदर। बोला ये मन ने कुम शनान कौम अला अल्लाह ता दलू ए दलू, ये दलू है ना दरमिया में हो, ए दलू हो अखरब ली तकवा बद तकुल्लाह इन अल्लाह खबीर में माता कुरान हदीस सीरत को पेश किया किताबुल्लाह सुनो, बड़े आदमी मौलाना की महबूब किताबों में से है, रहमतुल्लिल आलमीन ही से है गालबनी। रहमतुल्लिल आलमीन वही है जो शहादत वाकया के लिए लोगों को इस तरह तैयार करता है, या अय्युहल्लज़ीना आमनू कूनू क़वामीनिल्लाह शुहदा बिल्क़िस्त, ऐ ईमान वालों अल्लाह ताला के लिए पूरी पाबंदी करने वाले, इंसाफ के साथ शहादत अदा करने वाले बनो, कोई मामला तुम पर आए इंसाफ करो, अदल करो, दूसरों को छोड़िए अपने लोगों में कितने आदर करने वाले, आदर करने वाले तकसीम जो होती है हमारे क्या क्या होता है। हाँ रहमतुल आलमीन वही है जो हर इंसान को उसकी बीवी के मुतल्लिक तालीम देता है, اور اسی کی نشانیوں میں سے یہ ہے کہ اسے تمہارے واسطے تمہارے جنس کی بیویاں بنائیں تاکہ تم ان کے پاس تم کو آرام ملے جب یہ اللہ کی نعمت, اور تم میاں بیوی میں محبت اور ہمدردی پیدا کی. ان میں دانش مندوں کے لیے نشانیاں ہیں, جیسے میاں بیوی میں ایک تعلق بالکل جی وہ غریب اللہ ہی کو پیدا کیا ہوا ہے, کبھی بھی بار اچھی ہے. لیکن یہ بیوی محبت ہمدردی پیدا کی, اس میں دانش مندوں کے لیے نشانیاں ہیں. رحمت للعالمین وہی ہے جنہیں شوہر بیوی کے رشتے کو اتنا پاک ٹھہرایا کہ بہر میں جاتے وقت بھی اس جوڑے کو ایک دوسرے سے الگ نہ کیا بلکہ یوں خبر دی ادخل جنت وانتم وازواجکم تطہرون. ماں باپ کو نہیں کہا, بیوی کو کہا کہ جنت میں جاؤ گی تو یہ تمہارے ساتھ ہوں گی, تم اور تمہاری ایماندار بیویاں خوش بخش خوش بخش خوش بخوش جنت میں داخل ہو جاؤ. تم ازواجکم تطہرون, انہوں نے کہا تطہرون, ہم نے تحقیق کیا ہم لوگوں نے اس کو, تطہر مطلب کہ معانست کے لیے, معلوم ہوا کہ جنت بھی معانست بیوی سے ہوگی. ازواجہم معانست کہیں نہیں ملا کہیں اردو میں, معانست معانست میں اضافہ جنت میں بھی بیوی سے ہوگا. رحمت للعالمین وہی ہے وَلَهُنَّ مِثْلُ الَّذِي عَلَيْهِنَّ, وَلَهُنَّ مِثْلُ الَّذِي برابر کا دیا ہے, ان کے لیے وہی حقوق ہے جو مردوں کے لیے ہیں بیویوں کے لیے. وَعَاشِرُوهُنَّ بِالْمَعْرُوفِ, عَاشِرُوهُنَّ بِالْمَعْرُوفِ. ہم نے آپ کا بیان کیا تھا نکاح پڑھا کے بعد, انہوں نے کہا دو آیت آدمی کر لے سب معاشرہ خط ٹھیک ہو جائے, الرجال قوامون علی النساء وعاشروهن بالمعروف. آپ کی بہت بڑا مجمعہ تھا آپ کے وہ میں دارالعلوم میں, بڑا مجمعہ شاید کس کا نکاح تھا, یہ صفی اللہ کا تھا. بس دو چیز سب آداب معاشرت وغیرہ سب اجلاس ہوتا ہے, پہلے دو آیت کو سمجھا دوں سب کچھ سب چھٹی. الرجال قوامون علی النساء, اور تو تسلیم کر لیں مردوں کی قوامیت کو, اب وہ سمجھ لیں کہ ہمارے ماتحت ہیں, ہم پر رحم کرنا چاہیے ہم, بس ختم معاشرہ ٹھیک. الرجال قوامون علی النساء, نہیں قوامیت تسلیم کرنا ہوگا بیوی کو تب بنے گا, اور خود ہی قوام بننا چاہے گی جب کیا نے وہ بتائے گی, مشاہدہ ہو رہا ہے, ہو رہا مشاہدہ. رحمت للعالمین وہی ہے جو شوہر اور بیوی کے حقوق کی بابت یہ فضا سناتا ہے, وَلَهُنَّ مِثْلُ الَّذِي عَلَيْهِنَّ, کیا ہوں گے خدا ہی کہہ سکتا ہے, اتنے ہی میں سب کچھ بیان کر دیا اللہ تعالیٰ نے. وَلَهُنَّ وَلَهُنَّ مِثْلُ الَّذِي عَلَيْهِنَّ. الرجال قوامون علی النساء, مرد حاکم ہے عورتوں پر, اس سے اللہ تعالیٰ نے بالوں کو فضیلت دی ہے, اور اس وقت سے کہ مردوں نے اپنے مال خرچ کیے, یہ ہے خرچ کیے ہیں لڑکیوں کا ایک حق ہے. رحمت للعالمین وہ ہے جو خونخوار لڑائیوں کو بند کرتا ہے, جو ان دنوں سے لڑائیاں چل رہی تھی بند کر دیا, حکمرانی کے آرزو یا توسیع ملک کی توانا یا غلب قوت کے اظہار جوش انتقام کے وفور کے اصول پر لڑائی کرنے کو قطعا ممنوع ٹھہرا دیتا ہے. اس کے لیے نہ لڑو, اس کے لیے لوگوں کے خون نہ بہاؤ. وہ جنگ کو صرف مظلوم کی امداد کا آخری ذریعہ, عاجزوں درمادوں عورتوں بچوں کو ظالموں کے ہاتھ سے چھڑانے کا وسیلہ, مذہب مختلفہ اور ادیان متعددہ میں عدل و توازن قائم کرنے کا آخری ہی نہ بتاتا ہے. اگر چاہتے تھے یہ کرو سلیت مقدس ہے, یہودیوں سے بھی نکاح ہو جائے, عیسائیوں سے بھی ہو جائے گا. حقوق دنیا کا رحم دل سے رحم دل شخص بھی ان اصولوں کے لیے ضرورت سے انکار نہیں کر سکتا, دنیا کا رحم دل سے رحم دل شخص بھی ان اصولوں کے لیے لڑائی کی ضرورت سے انکار نہیں کرے, ان اصولوں کے لیے لڑو تاکہ یہ چیز پیدا ہو جائے. اور معمولی سمجھ کا انسان بھی اس لڑائی کو سراپا رحمت کہنے کا رحمت للعالمین یہ کیا ہے انہوں نے ان حقوق کی ادائیگی کے لیے اور اس معاشرے کو پیدا کرنے کے لیے لڑائی بھی کی ہے. بہت لگا معمولی سمجھ کا انسان بھی اس لڑائی کو سراپا رحمت کہنے میں ذرا تعامل نہیں کر سکتا ہے. رحمت کو عام کرنے کے لیے لڑائی. ہاں رحمت للعالمین وہ ہے جو انسان کو اخلاق فاضلہ، فضائل محمودہ اور محاسن جمیلہ اور صفات کاملہ کی تعلیم دیتا ہے. اردو دیکھیے مدرس ادیب. ہاں رحمت للعالمین وہ ہے جو انسان کو اخلاق فاضلہ، ہم رہتے بس اتنا ہی کہتے کہ رہ جاتے لیکن بہایا، جو انسان کو اخلاق فاضلہ، فضائل محمودہ اور محاسن جمیلہ اور صفات کاملہ کی تعلیم دیتا ہے. ماں باپ کی بابر سکھاتا ہے وقف جناح کے دل مومن وقف لہما جناح ذل میر رحمت قل رب رحم ہے کما رب یعنی صغیرہ، اور ان کے سامنے شفقت سے ان کے ساری کے ساتھ جھکے رہنا اور یوں دعا کرتے رہنا کہ اے میرے پروردگار ان دونوں پر رحمت فرمائیے جیسا انہوں نے مجھے بچپن میں کھلایا پلایا. بہت حدیثوں میں آتا ہے کہ ماں باپ کے حقوق عام ہو جائے گا عقیدے میں. دوستوں سے جتنی محبت ہوگی اپنے ماں باپ سے نہیں ہوگی، ان کے حقوق کی ادائیگی کی فکر نہیں ہوگی. خدا عام بات کوئی سنتا بھی نہیں ہوتا. یہ کتاب سننے سنانے لائق نہیں ہے. کون سناتا؟ ان کے سامنے شفقت سے ان کے ساری کے ساتھ جھکے رہنا اور یوں دعا کرتے رہنا کہ اے میرے پروردگار ان دونوں پر رحمت فرمائیے جیسا انہوں نے مجھے بچپن میں پالا تھا. بات یہ کہتے ہیں ہر ماں باپ کرتا ہے، یہ بھی ہے ماں باپ کو محبت بھی کرتے ہیں. یہ سب حقوق کو کہاں جائے اللہ حکم میں اللہ. اس حکم میں فرما برداری، اطاعت، خود گزاری کا بھی حکم لیا اور یہ بھی بتایا کہ ماں باپ کے لیے دعا کرنا بھی ضروری ہے، کیونکہ جس طرح بچہ ماں باپ کی تربیت کا محتاج ہے اسی طرح ہر انسان اللہ کے رحم کا محتاج ہے، ماں باپ بھی محتاج ہے. تمہاری احتیاج کو وہ پوری کر رہی ہے ماں یا باپ، ان کی احتیاج سے تم اللہ سے دعا کر کے پڑھو اللہم اغفر لی ولی والدی، ہے نا یہی ہے اللہم اغفر لی ولی والدی وجمیع المؤمنین والمؤمنات، والدی کا ذکر. اور چاہیے کہ معاف کریں قصور والوں کی معافی کو متعلق فرمایا، چاہیے کہ معاف کریں اور درگزر کہیں کیا تم یہ بات نہیں چاہتے کہ اللہ تعالیٰ تمہارے قصور معاف کر دے گا. کسی لڑکے کو وہاں ظفر احمد عثمانی وغیرہ مار رہے تھے تو رال میں شکر دی ہے لکھا ہوا ہے کہا میں کب تک صبر کروں تمہارے پر، یہ ایسی شاید کرتے رہے پٹائی کرے کب تک صبر کروں. تو شکر حدیث صاحب غالباً کہا کہ جب تک وہاں کے صبر کی تم کو تاب ہو، وہاں کے نجات کے لیے یہاں تم اپنے نفس پر قابو پا پاؤ. جیسے یہ لڑکا محتاج ہے تمہارے کرم کا، تم وہاں محتاج ہو جاؤ گے اللہ کے کرم کا. وہ سوچ کر کے اس پر کام کرو. معافی دنیا معافی دینا انسان کو ذرا مشکل اور شاق گزرتا ہے، اس لیے اسے سمجھایا گیا ہے کہ انسان معافی کا اللہ تعالیٰ سے خواہگار ہے تو کیا وجہ ہے جو خود معافی دینے کو پسند نہیں کرتا. وہ یہ وصول بتا دیا کہ معاف کرو تو تم بھی تم کو معاف کیا جائے گا. اپنی معافی اگر چاہتے ہو تو ان کے ساتھ رحمت للعالمین وہ ہے جس نے شراب اور جوئے کی حرمت کا حکم تمام عالم کو سنایا. شراب کو رزق اور عمل شیطان اور بنائے عداوت و سبب بغض و سرمایہ غفلت اور ذریعہ دوری از خدا بتایا. قرآن مجید میں نبی صلی اللہ علیہ وسلم کو شاہد بھی فرمایا گیا ہے اور شہید بھی. منذر دل آئے پر غور کرو، یا ایھا النبی انا ارسلناک شاہدا و مبشرا. اے نبی، ہم نے بے شک آپ کو اس شان کا رسول بنا کر بھیجا ہے کہ آپ گواہ ہوں اور عام مومنین کے بشارے دینے والے ہوں. انا ارسلناک شاہدا و مبشرا، تحقیق ہم نے بھیجا آپ کو گواہی دینے والا اور بشارت دینے والا. وفی ھذا لیکون رسول شہید علیکم، اس قرآن میں بھی تاکہ تمہاری قابل شہادت معتبر ہونے کے رسول صلی اللہ علیہ وسلم گواہ ہوں. ویکون رسول علیکم شہید ہے. اللہ تعالیٰ ہم سب لوگوں کو بہت بھی کہیں چلے جا رہے ہیں، اللہ تعالیٰ اپنا فضل و کرم فرمائے. آمین. اور میں نے لوگوں سے کہا بھائی دعا کرو کہ سیرت پہ بیان کرنے لائق میں ہو جاؤں اور سیرت پر آ بھی جائیں دلوں میں. اس کی نقل کیا اسی کیا کر سکتا ہے، لیکن نقل تو کر ہی سکتا ہے، سوچ تو سکتے ہی ہے. تکبر سے، انانیت سے. حضرت فاطمہ یا عائشہ نے پوچھا، یار صلاح کے اچھے کپڑے پہننے ممنوع؟ کا نہیں، پہن سکتی ہو لیکن کسی کو ذلیل نہ سکتی، ذلت سے بچاؤ. اگر کپڑے اچھے ہوں اور دل میں کبر ہے تو ظاہر تو اچھا ہے، باطن خراب ہے. اگر کپڑے اچھے پہنے، اللہ کا شکر ادا کیا، کسی کو ذلیل نہیں کیا، یہ بھی اس میں ہے کہ دوسرے کو ذلیل نہ سمجھو، تو پھر یہ کپڑا تمہارے لیے زیب دیتا ہے. بولے کس حالات سے بولو. میں دعا کی اللہ تعالیٰ سے، اللہ تعالیٰ ہم سب لوگوں کو سیرت نبی پاک عمل کی توفیق عطا فرمائے. ہمارے بزرگان دین نے سیرت پر بہت سی کتابیں بھی لکھی ہیں اور اشعار بھی بہت ہیں ان کے مدح میں، ان کے منقبت میں بہت بہت اشعار ہیں لوگوں کے. اللہ جن جنہوں نے حضور اقدس صلی اللہ علیہ وسلم کے متعلق نثر میں یہ نظم میں جو کچھ کہا ہے، اللہ ان کو جزائے خیر دے. ہم لوگ کو بھی ان اشعار سے، ان مضامین سے مرامین ہی متاثر ہونے کی توفیق مرمت فرمائے. ربنا تقبل منا انک انت السميع العليم، برحمتک یا ارحم الراحمین، و بحرمت سید نبی کریم صلی اللہ تعالی علیہ وسلم. لا الہ الا اللہ.